नमस्कार नमस्कार अनि स्वागत छ रेडियो अर्पण 104.5 मेगाहर्जको प्रस्तुति कार्यक्रम अर्पणको चौतारीको पर्खाइमा बस्नुहुने तपाईँ सम्पूर्णमा उपस्थित भइसकेका छौँ। हजुरबाको साथ लिएर म तपाईँको दिलको साथी राजन दिल गुरुङ हाम्रो आवाजलाई तपाईँ समक्ष पुर्याउन सहयोग गरिराख्नु भएको छ प्राविधिक सहकर्मी साथी राज पौडेल। तपाईँ यति बेला रेडियो अर्पण 104.5 मेगाहर्ज सँगसँगै इन्टरनेट अनलाइनको www.radioarpan.com.nbbाट एकैसाथ सुनिराख्नु भएको छ कार्यक्रम अर्पणको चौतारी। हरेक आइतबार 1 बजेको अर्पण खबरपछि आउँछ, लगभग 2 बजेसम्म रहन्छौँ तपाईँको साथमा। 0556363332 अनि 0556363333 फोन गरेर हामी समक्ष आउनुहोस्। तपाईँलाई हामी एउटा उखानको आदि अंश राख्नेछौँ, आदि अंश तपाईँले भन्नुपर्ने हुन्छ। यदि सही जवाब दिन सक्नुभयो भने तपाईँहरूमध्ये एकजनालाई आकर्षक पुरस्कारको व्यवस्था पनि रहेको छ। गर्मी साह्रै बढेको छ, गर्मी छल्न अनेक उपाय अप्नाउँदै हुनुहुन्छ भने एउटा उत्तम उपाय अर्पणको चौतारीसम्म आउनु पनि हो। हामीसँग घैटोमा राखेको चिसो चिसो पानी छ, हजुरबाको आशीर्वाद छ, माया छ, राजको सहयोग छ। हजुरबा के भयो आज भनेको के नै कान्छु बुढेसालाई, गर्मीले मर्न थाल्यो, त्यही भएर जेसो नबोलिकन बसेको, कान्छु मात्रै बोल्नुपर्छ आज जस्तो लागेको थियो। हेर होइन, अब हजुरबालाई अलिकति बोल्न गाह्रो भइरहेको थियो, के गर्ने बुढेसाल लगाएपछि हेर कान्छु यति धेरै रोगले सताउँदो रहेछ, अब रोग बोकेर भए पनि बाँच्नुपर्ने, अब बाँचेन भने फेरि मेरो कान्छु रोला भन्ने डर, त्यही भएर पनि अब सबैजनालाई नमस्कार मेरो तर्फबाट पनि। चौतारीमा आइसक्यौँ क्या अरे म पनि, होइन कान्छु ल, चौतारी हो अर्पणको चौतारी, पिपल चौतारी सर हो चढिहन क्या अरे पछाडिपट्टि हो, बर पिपल चौतारी, बर पिपल चौतारी हो, स्वामीको पनि चौतारी, स्वामीको पनि छ साथी, स्वामी कि सोमे त्यस्तै है। चौतारीसम्म आउनुहोस् उतापट्टि मेरो चस्मे नाति, हाँसिलो रसिलो हेर न मुस्कान कस्तो राम्रो छाडे हुन्, अब यो दन्ते लहर खोलेर मुस्कु मुस्कु आउँछ नि मेरो नाति पनि, आउनु होला आज फेरि चेक सर्टमा कस्तो राम्रो देखेको, कति ह्यान्डसम देखेको राजलाई, त्यही त दिन यसरी राम्रो देख्ने बेलामा हाम्रो पालन चाहिँ यस्तो राम्रो के कुन बेला देख्नु थाहा छ कान्छु, हाम्रो पालोमा के थाहा भन्नुहोस् त, कहिले ब्याउलो हुने बेलामा देख्थेँ नि, जेठेमा पनि लगन धेरै दिन छ के अरे हजुरबा, अस्ति मैले कुरो राखेको थिएँ तपाईँलाई मङ्सिरतिर गरिदिने भनेर भन्नुभयो, त भनेपछि यो तयारी भइराखेको जस्तो लाग्यो मेरो नातिको, चेक सर्ट पनि राख्नु क्या है, पार्लर गएर कपाल सपाल पनि बनाएर राखेको, त्यही त नि चस्मा पनि अर्को नयाँ फेरिया जस्तो गएर, यो गर्मीको बेलामा घामबाट जोगिनुपर्छ हजुरबा भनेर कालो जस्तो राख्नु क्या अरे, हेर न कस्तरी हाँसे हेर्नु, चेन्जेबल चस्मा रे, घाममा जाँदा कालो अहिले सेतो, त्यही त हो नि, त्यही त नि, लाउनु 0556363332 अनि 33 बाटो भएर अझ हजुरबुवालाई अलिकति सन्तोष छैन, तरै पनि मेरो नाता नातिनीसँग बोल्नुपर्छ भनेर चाहिँ फेरि हजुरबुवाको पर्खाइमा रहला मेरो नाता नातिनी, यो चौतारीसम्म आएर फेरि त्यस्तै फर्किनु होला भनेर चाहिँ आइपुग्यौँ, आउनु होला 0556363332 अनि 32 बाटो हुँदै यो दुई त गोडे त सधैँ खुल्ला हुन्छ क्या अरे कि कसो कान्छु, एकदमै सही हो तपाईँको लागि भनेर आज पनि हामीले गाउँ सहरमै प्रचलनमा रहिरहेका उखान टुका लिएर आइसकेका छौँ। आधा अंश हजुरबाले राख्नुहुन्छ, आधा अंश तपाईँले भन्नुपर्ने हुन्छ, सही जवाब दिनुहुने तपाईँ मध्ये एकजनालाई आकर्षक पुरस्कारको व्यवस्था रहेको छ, पुरस्कारको व्यवस्था गरेको छ मनकामना फेन्सी स्टोर्सबाट, जुन चाहिँ रत्नगर 2 हाई स्कुल रोडमा रहेको छ, र यदि तपाईँलाई बोर्डिङ स्कुलका जुत्ता चप्पल सम्पूर्ण किसिमको होइन रेडिमेड कपडाहरू फेसन अनुसारको कपडा, यो फेसन अनुसार भने कस्तो देखान्छ, चलन चल्तीमा समय सापेक्ष, अब गर्मीमा लाउने लुगा जाडोमा लाउने लुगा त्यस्तै लुगाहरू चाहिन्छन् भने आउन सक्नुहुन्छ, जानु सक्नुहुन्छ मनकामना फेन्सी स्टोर्समा। त्यति मात्र होइन स्काई सुज पनि पाइन्छ अरे, स्काई सुज भनेको आकाश जस्तो कान्छ, होइन ब्रान्डेड जुत्ता, ब्रान्डेड जुत्ता हो, जुत्ताको नाम रहेछ यो ब्रान्डेड जुत्ताको नाम है, अनि बी अफ डियर हिल सुज, मकालु फुटवेयर भनेको मकालु बस जस्तै कुद्छ, त्यस्तै चप्पल कोरियनमा पनि बनेको थाइल्यान्डमा पनि बनेको त्यस्तो चप्पल, ब्रान्डेड त्यस्तो चप्पल चाहिन्छ भने जानुहोस् मनकामना फेन्सी स्टोरमा। सुन न कान्छु, मलाई पुरानो दिनहरूको यति याद आछ आज भोलि, कस्तो दिन, हामी चौतारीमा बसेर चाहिँ सर बाँसुरी बजाएर गीत गाएको, के गीत भन्छ सुन है, दिदी मोराली बजो भनेको मिठो छ यो गीत है कान्छु, अब यो रेडियो अर्पणमा पनि यस्तै यस्तै गीत बस्छ अरे भन्छ, पहिला म गाउँछु है त, त्यसपछि रेडियोतिर पनि बस्छ होला, रेडियो खोल्नुपर्छ कि फेरि है, दिदी मोराली बजो बनुमा के हो च्यातेको फरिया रे चोली रे के गीत आयो यस्तो म त डङ्ग पर्थेँ हेर कान्छु हाम्रो पालो यस्तो गीत पर्थ्यो हेर तिरी अम्क मुस्यो हुन्छ त है एकदमै त्यो के भन्छ अरे स्याउ सुन्तला खा जस्तै रसी यस्तो गीत सुन्दा बेला पनि फुटेर गर्मी पनि सरदा हावा चल्थ्यो हेर चराको चिरबिरसँगै बाँसुरीको धुन सर बज्द सारङ्गी मादल होइन यस्तो झिकी झिकाउँ हुन्छ हेर हाम्रो पालोमा हेर कान्छु आजभोलि त गीतमा पनि थाल चटायो पनि गीत भन्छ अरे अब के भन्छ यतापट्टि आएर डिक्ची छटायो पनि गीत भन्ने हाम्रो पालन त मादल सारङ्गी बाँसुरी हार्मोनियम भन्ने मान्छे हार्मोनियम देखाएको तिमीले कान्छौ भजन गीत सिकाउने बेलामा हार्मोनियम यस्तो तानेर सिकाउने बेलामा केही बजाएको थियो कि जानेर भनेर पाइन्छ त्यसरी अब के गर्नु त नि हजुरबा अलिअलि मात्रै आउँछ त्यति अलिअलि आएर नै धेरै आउने हुने एकैचोटि यति धेरै आएर हुन्छ हुँदैन नि हेर कान्छु तिमी जन्मिने बेलामा बिस्तारै एकैचोटि यत्रो भएर होइन नि सानो भएर सानो सानोबाट बिस्तारै म पनि बुढो भएको बिस्तारै म सिक्दै गर्छु हजुरबा यति बेला कोही सहभागी आइसक्नु भएको छ उहाँसँग कुराकानी गर्नुपर्छ हजुरबा हल्लो हजुर भित्र आउनुहोस् नमस्कार हजुर हजुरबा नमस्कार नमस्कार नमस्कार तिनचोटि नमस्कार ल मेरो नातिलाई भने नाति के छ खबर एकदम ठिकठाक छ अनि पानी परेपछि चिसो चिसो भयो होला कि तातै भयो गाई जात्रा मात्रै भयो भनेपछि हो शीतल भएपछि झनै यो चौतारीमा हेरेर कान्छु आज चाहिँ यति चिसो अब सर चढेछ यो पिपलको हेर्नु पात कसरी हाल्यो यो रात नातिले पनि के गर्छन् गर्छन् उतापट्टि हेर न कसरी हाँसेको फेरि अनि नाति खबर के छ एकदम झकास छ भनौँ भने अलिक सन्तोष छैन कान्छु हेर है अब मर्न लागेको हरियो काँक्रो बनिया जस्तो भइरहेको छ नि हजुरबा आजभोलि धेरै धोक लाग्ने मौसम चेन्ज भन्छन् नि होइन त्यही कारणले गर्दा चाहिँ अलिकति रुगा खोकी अब बुढेसकालमा अलिकति केही हुनुहुँदैन, झ्याप्पै रोग्ने समाइहाल्छ है। अलिअलि यो बेलामै घिउ खाएको भएर जिउमा चाहिँ अलिकति शक्ति छ, बल्छ हेर कान्छु बेलाको है। त्यही भएर अब पहिला पहिला खाएको चाहिँ जिउमा लागिरहेको छ, त्यही भएर अलिकति डरो भएर बसिरहेछौँ क्या अरे। नयाँ नौलो के छ बिरयानी नगर्दै कसो न ठिकै छ है। घाम चर्को छ, राम्रोसँग बस्नु होला क्या अरे है। ल उखान तुकोतिरै जाउँ ल, पछाडिको भाग चाहिँ म सोध्छु, अगाडिको भाग चाहिँ हाम्रो नातिले मिलाउनु पऱ्यो है त। बन्चोरो ताक्छु म घुँडो, बन्चोरो ताक्छु घुँडो, अगाडि के भएको होला। आफू ताक्छु मुडो बन्चोरो ताक्छु घुँडो, आफू ताक्छु मुडो बन्चोरो ताक्छु घुँडो। जवाब हो नातिको फिनल हो, कम्प्युटरलाई सोध्नु, कम्प्युटरलाई सोधौँ है त। साह्रै सिपालु छ कम्प्युटर पनि, सही जवाफ भनिसक्नु। अच्छा होइन है, क्या हो भानुजी पो सिपालु त है। त्यही त हो नि, भानुजी सिपालु भएपछि कम्प्युटर पनि सिपालु, अब टक्कै मिलेपछि दुइटै मिलेपछि झ्याम्मै मिलिहाल्यो नि त, अब के गर्ने होइन नाति। ल नाति अब बिस्तारै जाऊ, घाम लागिरहेछ, चर्को घाम छाता बोकेर चाहिँ सर्दा जानु पऱ्यो है। अब फेरि हजुरबा जस्तै कालो डढेर फेरि कालो भयो भने नचिन्ला फेरि मेरो नाता नातिनीले है त। भनेपछि छातो लगाए नि मजाले झिन्नु पर्यो है त घान्छु। ल ल बिस्तारै बिस्तारै जाऊ, घाम चर्को छ है त। ल बिस्तारै जाऊ घान्छु। अब नाति आउनु भएको थियो, भानु नाति कताबाट नाति? वीरेन्द्रनगरबाट यसो चौतारीसम्म हजुरबालाई भेट्न आएको भन्दै हुनुहुन्थ्यो क्या अरे है। फेरि एकजना साथी आउनु भएको छ, उहाँसँग पनि कुराकानी गरौँ हजुरबा। को हुनुहुन्छ, स्वागत गर्छु है त। ल एकदमै स्वागत गरौँ हजुर, नमस्कार। ल राजले म भित्र पठाउँदैछु एकैचोटि, के नमस्कार गरेको भनेर भन्दै हुनुहुन्छ। हजुर नमस्ते, कहाँदेखि को बोल्दै हुनुहुन्छ हजुर? भूमिका नातिनी मकवानपुरबाट। मकवानपुर ठ्याक्कै कुन ठाउँबाट हो नातिनी? सिलिङ्गे कि ए सिलिङ्गे। सिलिङ्गे पनि अब एक नम्बर, दुई नम्बर, तिन नम्बर छ अरे भने सुनेको थिएँ मैले। हेर मलाई त आज भूमिका जी हराउनु भयो कि क्या जस्तो लागिरहेको थियो कि। भनेपछि स्कुलतिरै छोरछोरी लाग्यो मेरो नातिनी। ल राम्रोसँग पढाऊ नातिनी, पढाउनु पर्यो है। अनि नातिनी त्यतातिर खबर, यो चिउरी पाक्ने बेला भयो कि भएन त्यतातिर? ल चिउरी पाकेपछि हजुरबालाई सर बोकेर भेट्न आउने, हजुरबाले नखाएको धेरै भयो है। अनि मेरो लागि चाहिँ छैन, अनि तिम्रो लागि दिन विशेष छ कान्छे। ल त्यस्तो कुरो नर्नु, अब भूमिका नातिनीले दिएन भने पनि म पछाडि त्यसो लुकाएर दिउँला नि। हुन्छ, मेरो हजुरबा भएपछि मलाई टेन्सनै छैन। त्यही त अनि नातिनी, ल गर्मी कतिको छ त्यतातिर? भनेपछि झमझम दर्कियो पानी, खोइ के केले छेकि भन्ने गीत छ नि है। ल त नि बिस्तारै प्रयास गर्नु पऱ्यो, मेरो राजा नातिले पनि ल हजुरबुवा सिकाइदिनु पऱ्यो भने त अलिअलि सिकाउँदैछु मैले पनि, नातिनी पनि आएर सिक्दा हुन्छ ल हजुरबुवासँग। ल कार्यक्रमतिरै प्रवेश गरौँ है त। ल पछाडिको भाग छ बाछाले खेत छ, पछाडिको भाग छ बाछोले खेत छ, उखान टुकाको अगाडिको भाग के होला? उखान तुक्का हो अगाडिको भाग। यसलाई पुरा गर्नु पर्यो, हजुरबाले चाहिँ पछाडिको भाग सोध्नु भयो, अगाडि रहेको खाली ठाउँ चाहिँ तपाईँले भर्नु पर्यो कि भूमिकाजी। हो र, अब के गर्ने त, बिदाई माग्ने त होला नि। ल नातिनी अब बोलाएर आउने होइन, बोलायो भने पक्कै पनि आउँछ, अर्को हप्ता ट्याक्कै मिल्छ है। ल बिस्तारै जाऊ नातिनी है त। ल नातिनी आउनु भएको थियो सिलिङ्गे एक काँक्रा मकवानपुरबाट आउनु भएको थियो, नातिनीले मिलाउन सक्नु भएन। कोही साथी फेरि आएको हो कि तिम्रो? मेरो हजुरबा फेरि एउटा गीत, एउटा गीत गाउने। कुन गीत गाउनु भन्नु? जुन गाए नि हुन्छ साथी, गाइदिउँ गाउने गाउने। कुन गीत गाउँ नाति? राजनाथीले अब एकछिनपछि सुनाउनु सुन्नु म अनि त्यसपछि गाउनु होला भन्दै रहेछ, त्यो होइन अब गाइदिनु साँच्चो नै डाँडैमा पिपल सारेर भनेको गीत सुने डाँडैमा पिपल सारे भनेको गीत साँच्चै गाइदिउँ गाउनु न सिकिराखेको मान्छेले ल बिस्तारै गाउनुहोस् न हजुरबा भने भन्नुपर्छ गाउनुहोस् गाउनुहोस् भन्नुपर्छ गाउँदै गाउनु जति बिस्तारै सुन है त सुन है त साँच्चै सुन्छौ ल ल उसो भए हार्मोनियम निकाल्नु पर्यो भने हार्मोनियम चौतारीमा ल्याउनु बिर्स्यो होइन त्यति गाइदिन्छ है त पहिला साथीलाई बोलाउने यता अनि बल्ल गाउने भन्दैछु साथी नआएको बेला ठ्याक्कै एउटा गीत गाएर सुनाउनु त हजुरबा भन्यो अनि मान्दै मान्नुहुन्न हेर न रिस भने यसै नाकको टुप्पोमै थियो ल हुँदैन उहाँ अब साथीसँग कुरा गर्छु अब रिस यताबाट शान्त गर्ने हजुर नमस्कार नमस्कार हजुर के भइरहेछ ठोक्न मादल ठोक्ने आज त भयो अब गाउने साथी लगाइदिउँ यहाँ राजले चाहिँ होइन कुराकानी गर्नुपर्छ भनेर चाहिँ इसारा गरिराख्नु भएको छ लौ लौ गाउनुहोस् त हजुर डाँडैमा पिपल सारेर बेटा हुन आउनु है मायालु त्यही पिपल डाइने पारेर ल अब फेरि एकजना साथीलाई लिन्छौँ अनि त्यसपछि चाहिँ अनि फेरि गीत मैले गाई गीत मिठोकै छैन एउटा गीत सुन्नुपर्छ मैले गाए गीत कस्तो छ एकछिन सुनेपछि थाहा हुन्छ है त कसै कसैलाई मुस्किल छ पोखरामा म छु आज धेरै टाढा हो म छु आज धेरै टाढा मेरो दिल छ पोखरामा नमस्ते म गायक प्रमोद खरेल अहिले तपाईँ सुन्दै हुनुहुन्छ तपाईँको आफ्नै रेडियो अर्पण 107.5 मेगाहर्ज कोही न कोही त चाहिँदो रहेछ

सम्पर्क एभरेस्टस इन्स्टिच्युट इटीआई रिस्ट एकाडेमीसँग सहकार्य 24 कोटी मौलाकालिकासँगै भरतपुर फोन नम्बर 0656318909 शाखाहरू टाँडी चोक उद्योग वाणिज्य सङ्घ गेट अगाडि दियालो एग्रोभेट सँगै मोबाइल नम्बर 9845023061 कावासुती थाना चोक मोबाइल 9855576878 तिमी अर्कै घरको मान्छे म अर्कै घरको मान्छे सबै कुरा कहाँ मिल्ला केही तिमी सानो बाँकी मै सहुला केही तिमी सानो नमस्कार म गायक हेमन्त शर्मा यति बेला यहाँ सुन्दै हुनुहुन्छ यहाँको लोकप्रिय रेडियो स्टेसन रेडियो अर्पण 104.5 MHz आहा खोलेको पानी तकिरे जानी बस्दैन एकै ठाउँ हजुर फेरि पनि यो छोटो सन्देशमूलक व्यावसायिक विश्रामपछि स्वागत छ कार्यक्रम अर्पणको चौतारीमा अलि नजिक आउनुहोस् रेडियोको आवाज बढाउनुहोस् तपाईँसँग रमाइलो कुराकानीको साथमा उखान टुक्काको खेल खेल्नको लागि उपस्थित भइसकेका छौँ हजुरबाको साथमा म छु तपाईँको दिलको साथी राजन दिल गुरुङ हाम्रो आवाजलाई तपाईँ समक्ष पुर्याउन सहयोग गरिराख्नु भएको छ प्राविधिक सहकर्मी साथी राज पौडेल र सुन्दै हुनुहुन्छ रेडियो अर्पण 104.5 MHz सँगसँगै इन्टरनेट अनलाइनको www.radioarpan.com पनि विश्वभर एकै साथ सुनिराख्नु भएको छ नि क्या रे कार्यक्रम अर्पणको चौतारी गान्तो हजुर हजुर अघि चौतारीमा चाहिँ त्यो डाँडैमा पिपल सारेर कस्तो गीत लाग्यो तिमीलाई भन्नु मलाई त नाचु नाचु लागेको गीतै त्यही हो नि हेर कान्छौ हामी यो गीत निस्किने बेलामा चाहिँ के गर्थ्यौँ भने घाँस दौरा गर्नको लागि जान्थ्यौँ होइन त्यो बेलामा चाहिँ डाँडैमा बसेर चाहिँ डाँडैमा पिपल सारेर भने गीत गाउँदा हर्र हाउ पनि चल्ने हेर घाँस बोक्न पनि मजा लाग्ने ल नाता नातिनी भएर आएको जस्तो लाग्यो हजुर नमस्कार नमस्कार नमस्कार कहाँदेखिको बोल्नुभयो सुनिता नातिनी सन्चै छन् क्या रे नातिनीको लौ त नि मेरो नातिनीलाई के भयो यस्तो किन हिजोको पानीले पो हो कि सुनिताजी हिजोको पानीले पो हो कि ए ल अलिकति ख्याल राख्नु पर्यो आफ्नो ज्यान ख्याल राख्नु पर्यो होइन औषधी पनि खानु पर्यो औषधि खाएन भने फेरि त्यस्तै हुन्छन् क्या रे है औषधि के भने नि हजुरबा सुनिताजीलाई पनि भन्न चाहेँ मैले यो कुरा है सकेसम्म आफ्नो ज्यानले धान्छ भने औषधिहरू प्रयोगमा नलेराउँदा नै ठिक हुन्छ सही जवाब भने ताली बजाउनु पर्छ मेरो नाति मैले भनेको सल्लाह दिनु मात्रै खोजेको त्यसले चाहिँ राज यार के गरेको के इम्युनिटी पावर चाहिँ लो गराउँदै लान्छ के पछि सही कुरा हो कि एकदम यो मेडिसिनहरू युज गर्ने बेला मैले भनिहालेँ अब कार्यक्रममा आउनु भएको छ कि तपाईँको लागि एउटा उखान राख्नुहुन्छ हजुरबाले बाछोले खेत छ पछाडिको भाग अगाडिको के होला ओरालो लागेको मृगालाई बाछोले अन्तिम जवाफ हो नातिनको चिज जानी हुन् मेरो नातिनी ल सुनी त नातिनी ल बिरामी भए पनि दिमाग चाहिँ तगडा रहेछ मेरो नातिनी तगडा भएको चिज त कहाँ जान्छ र हजुर बा अब छुट्टिनु पर्छ सुनिताजी बिस्तारै जानुहोस् है नातिनी जानु भइसक्यो यसो धोको बाटो फुट्टो मात्रै निस्किनु भएको थियो कारण नातिनी जानु भइसक्यो देख्दै देखेन ल अब अन्तिम अन्तिमतिर पनि छौँ भन्दैछ नि, एउटा नाच्दैन कि नाति हो बाहिर आएर बसिरहनु भएको क्या त्यो। अब राजले भित्रै पठाउने तर्कर गर्दै हुनुहुन्छ के अरे एकजना एकजना अब कोही साथी 0556563332 अनि 0556563333 बाटो तपाईँको लागि खुल्ला गरेका छौँ। उखान टुक्काको खेल खेलिसकेपछि सही जवाब दिनुहुने तपाईँमध्ये एकजनालाई आकर्षक पुरस्कारको व्यवस्था पनि रहेको छ, पुरस्कारको व्यवस्था गरेको छ मनकामना फेन्सी स्टोर्सले। मेरो राजन नातिलाई म भविष्यमा ठुलो कलाकार गायक बनाएर छोड्छु भनेर हिम्मतवाला भन्छ क्या हो यस्तो। हजुर अब कलाकार बनेर पनि अब एकदम नम्बर वानै बन्न सके त ठुलै कुरो हो, नत्र त अरूलाई त खै नेपालमा त्यस्तो जस्तो लाग्दैन हजुर। नम्बर वान बन्नु भन्ने पनि ठिकै हो, नबन्दा पनि ठिकै हो, आफ्नो कलाकारको संरक्षण हुन्छ। कोही साथी हुनुहुन्छ हजुर, हजुर आउनुहोस् ल भित्र आउनुहोस् है। नमस्कार दर्शन दर्शन दर्शन नमस्ते, को बोल्दै हुनुहुन्छ? अर्जुन कडेल भन्नुभयो सन्जेल। अनि अर्जुन सन्जेल नाति पहिलोचोटि है कार्यक्रममा? अनि अर्जुनजी दिनहरू कसरी बितिरहेको छ? भनेपछि म मेरो नातिलाई एउटा प्रश्न सोध्नु मन लाग्यो, समोसाको सिङ कति कतिवटा हुन्छ कान्छु? एउटा मात्रै होइन, तिमीले गलत जवाब दियो, दुईटै हुन्छ, चार दुई चुसे हुन्छ हेर त, एक चुसी समोसा टिपेर तिन चुसे हुन्छ। हजुरबा पनि फेल भयो है। अब हामी केही बेर पछि त्यतै त्यही समोसा खान आउँदैछौँ, नजिकै पनि रहेछ हेर्नुहोस् है। यति बेला भने तपाईँको लागि एउटा उखान राखौँ त कान्छो। ल, गोरुले सधैँ हरियो देखिन्छ, अगाडिको भाग के होला? पछाडिको भाग गोरुले सधैँ हरियो देख्छ, अगाडिको भाग के होला? गाह्रो पर्यो। ल अब यो अर्को हप्ता सोध्छौँ, त्यति बेला चाहिँ ट्याक्क जानेर आउनु होला, अहिले भने छुट्टिन्छौँ है त। नमस्कार, अर्जुन सन्जेल हुनुहुन्थ्यो टाँडीबाट, उहाँले जवाब दिन सक्नु भएन, अब पनि कार्यक्रमबाट बिदा माग्नुपर्छ भन्ने इसारा पाएका छौँ राजबाट। आज चारजना साथीहरू आउनुभयो, भानुपन्त वीरेन्द्रनगरदेखि मिलाउनु भएको छ, भूमिका स्याङ्कन मकनपुरबाट मिलाउनु भएको छ होइन, सुनिता ढाकाल कुम्रोजबाट मिलाउनु भएको छ, त्यस्तै गरी अन्तिममा अर्जुन सन्जेल आउनुभएको थियो टाँडीबाट, उहाँले पनि मिलाउन सक्नु भएन अथवा जवाब दिनु भएन उहाँले। विजेता बनाउनु भन्दा अगाडि म एउटा गीत सुनाउँछु है, अनि त्यसपछि अर्पणमा गीत पनि बस्छ, राजनाथ तयार गर्दैछ, त्यसपछि गोला पनि बनाउँछन् क्यारे। के गीत सुनाउँछ थाहा दिनु? म कुन सुनाउनु? यो गीत छ नि के भन्छ अरे, माथिबाट को आयो सालको पत्ता बजाउँदै हिताकारी मायालाई बोलाउँदै, घर त मेरो भनेपछि घर त मेरो चिताउन माया लाउने यो मन आउनु होला रेडियो अर्पण। विजेताको नाम आइसकेको छ, विजेताको नाम आयो आयो आयो, गोला खोलौ ल, खोलेर भन्दिनुस् यो गोलामा चाहिँ नाम अलिकति चस्मोको पावर थोर्ने बेला भाइ गान्छु तिमीलाई सुझाव। ल ल ल, सुनिता ढकाल कुम्रोजबाट आउनु भयो नातिनीलाई, बधाई छ मेरो नातिनीलाई। धेरै धेरै बधाई छ सुनिता ढकाल, कुम्रोजदेखि आएर विजेता बन्नुभएको छ। तपाईँले एक साताभित्र आफ्नो परिचय पत्रको फोटोकपी सहित रेडियो अर्पण 104.5 मेगाहर्जको कार्यालयमा अफिस आवरमा आएर आफ्नो पुरस्कार सङ्कलन गरिदिनु हुनको लागि अनुरोध गर्दछौँ। र अब भने छुट्टिनु पर्छ क्यारे है नाति, यो त्यही त्यहाँदेखि कसरी भेट्ने। अन्तमा एउटा गीत पनि म गाएर जाउँला, आज तिमीलाई धेरै गीत सुन्नुहुन्छ कि, अनि तिनजेल सुनेर साथ दिनुभयो सबै सबैलाई धेरै धेरै धेरै धन्यवाद। अनि फोन गर्नु हुने मेरो नाति नातिना सबैजनालाई धेरै धेरै धन्यवाद। अनि फोन कतिजनाको लागि नै हजुर बसँग रिसा होला पक्कै पनि, नरिसाउनुहोस्। अर्को हप्ता अवश्य फेरि भेट हुन्छ हाम्रो। तिनजेल सुनेर साथ दिनुभयो तपाईँलाई धन्यवाद, मनकामना फ्यान्सी स्टोरलाई पनि धन्यवाद। अर्को धन्यवाद ती कललाई, अर्को धन्यवाद हाम्रो आवाजलाई तपाईँ समक्ष पुर्याउन सहयोग गर्नुहुने ह्यान्डसम प्राविधिक सहकर्मी साथी राज पौडेल, राज पौडेललाई पनि धन्यवाद दिँदै अन्तमा रहेर चाहिँ हामी एउटा गीत चाहिँ गाएर जान्छौँ। बेनीको बजार जता माया उतै छ नजर भन्ने गीत सुनौँ त, सुनौँ साँच्चै साँच्चै। बेनीको बजार जता माया उतै छ नजर, धीरे धीरे जाले रुमाल, कस्तो छ ठिक छ होइन। ल यो गीत सँगसँगै अब भने हामी छुट्टिनु पर्छ यो कार्यक्रम अर्पणको चौतारीबाट। म हजुर बुवा अनि म तपाईँको दिलको साथी राजन दिल गुरुङ दुईजना सँगै छुट्टिन्छौ। हस् त नमस्कार। बेला मायासँग हाँसखेल गर्नै पर्यो, हजुर हाँसखेल गर्नै पर्यो। बेनीको बजार जता माया उतै छ नजर, किरे मिरे जाले रुमाला। बेनीको बजार जता माया उतै छ नजर, किरे मिरे जाले रुमाला, किरे मिरे जाले रुमाला। मनोरञ्जन का लागि सुनो हजुर वैदेशिक रोजगारीको सुवर्ण अवसर साउदी अरेबिया स्थित डेल्टा होल्डिङ्स कम्पनीका लागि केही नेपाली कामदारहरूको आवश्यक परेको हुँदा इच्छुक नेपाली नागरिकहरूले सम्पर्क गर्नुहोला। पद कन्ट्रक्सन लेबर आवश्यक संख्या 40, तलब रु 25,000। पद सिभिल कार्पेन्टर आवश्यक संख्या 4 जना, तलब रु 30,000 देखि 40,000 सम्म। पद वाल पेन्टर आवश्यक संख्या 4 जना, तलब रु 30,000 देखि 40,000 सम्म। पद मेसन आवश्यक संख्या 4 जना, तलब रु 30,000 देखि 40,000 सम्म। साथमा साउदी मेन पावर सोलुसन कम्पनीका लागि 35 जना क्लिनरहरूको पनि आवश्यकता रहेको जानकारी गराइन्छ। थप जानकारीका लागि अञ्जुलीमा इन्टरनेसनल प्राली पुलचोक नारायणगढ, मोबाइल नम्बर 9855062640 र 9845177700। अब तपाई हाम्रै बजार बकुलहरमा सर्व सुविधा सम्पन्न केएन प्लाजा। तपाईलाई आवश्यक सम्पूर्ण सामानको लागि बजार चाहर्नु पर्ने झन्झटलाई मुक्त गर्नका लागि सुसेन्टर, फेन्सी, इलेक्ट्रोनिक्स, कस्मेटिक, ड्राई क्लिनर्स, साइकल स्टोर्स, होटल, बुटिक, कुर्ता, साडी, गिफ्ट